होला रेडियो अर्पण। अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम रोजाइमा लोकभाका। हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा रोजाइमा लोकभाकाको अर्को एउटा बसाइदिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि अनि तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँलाई सुनाउनको लागि उपस्थित भएका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँहरूलाई थाहा नै छ रोजाइमा लोकभाकाको व्यवसाय लिएर हामी हप्तामा दुई पटक तपाईँहरूको माझमा आउने गर्छौं। मंगलबार र बिहिबार अपरान्ह 4 बजेको अर्पण खबरपछि उपस्थित हुन्छौं अनि विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेको भाका तपाईँको लागि राख्छौं। सुन्न चाहनुहुन्छ कुनै लोकदोहोरी भाका भनेदेखि यति बेला हामीलाई फोन गर्न सक्नुहुन्छ 056-5363-332 र 056-5363-333 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसायमा, उहाँलाई स्वागत गर्छु। हेलो हेलो दिदी, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो, म त छिटो हिँड्ने मान्छे हो नि त। छिटो हिँड्ने मान्छे? हजुर हजुर। के छ हाल खबर? एकदम ठिक छ दिदी, अनि हजुरहरू के छ नि? हाम्रो पनि एकदम ठिकठाक छ। अनि आज रेसीलाई कुन भाका सुन्न मन लाग्यो? आज छिटो हिँड्ने मान्छे, आज चाहिँ क्रिकेट खेल्न जानु पर्यो भन्ने गीत। आफ्नो खेलाडी पनि बन्नु पर्यो कि दिदी, परिहाल्यो नि है? त्यही त। ल ठिक छ, कसलाई सुनाउनुहुन्छ नि विशेष गरी त्यो भाका चाहिँ? विशेष गरी तपाईँलाई सुनाउन चाहन्छु। धेरै धेरै धन्यवाद छ, अहिले भने छुटौँ है। हुन्छ, नमस्कार। नमस्ते। Yeah. सुनिसक्नु भएको छ रोजाई बालुक भाकाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर र आउन चाहनुहुन्छ रोजाई बालुक भाकाको व्यवसायमा आएर तपाईँलाई सुन्न मन लागेको भाकाहरू सुन्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056563332 र 056563333 यो बाटो खुल्ला छ र यति बेला कोही साथी आइसक्नु भएको छ यही बाटो हुँदै उहाँलाई स्वागत गर्छु. हेलो. हेलो हजुर. नमस्कार. नमस्कार. के छ सुनिताजी खबर? ठिक छ तपाईँको? मेरो पनि ठिक छ. अनि आज कुन भाका सुन्न मन लाग्यो सुनितालाई? मैले भनेछु नि. कसलाई सुनाउनुहुन्छ विशेष गरी? हजुरलाई धेरै धेरै धन्यवाद छ. अहिले भने छिटो है. हुन्छ. नमस्कार. नमस्कार. कसरी हेर्नु खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको पुरानो भाका के समय अगाडिको भाका हो. सुनिताजीको हृदयमा परेको थियो यो भाका र तपाईँलाई पनि सुन्न मन लागेको छ यस्तै लोकधोरी भाकाहरू भनेदेखि फोन गर्नुहोला 056563332 यो बाटो तपाईँको लागि खुल्लै छ. र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु. हेलो हजुर दिदी नमस्ते. नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ?

किचनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। रोजाइमा लोक भाकाको यो व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर रोजाइमा लोक भाकाको यो व्यवसायमा रहेर हामी विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेको भाकाहरू तपाईँको लागि राख्ने गर्छौँ। र तपाईँलाई सुन्नु मन लागेको छ यति बेला कुनै लोकदोहोरी भाका भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला 0556533332 र 0556533333 यहीबाट खुल्लै छ। र यति बेला भनेको साथी आइसक्नु भएको छ, आफ्नो हृदयमा रहेको भाका सुन्नको लागि उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि रुपेशजी के गर्नुहुन्छ तपाईँ? यतिकै बस्नुहुन्छ? ए, म त आवाज अलिकति सानो सानो आइरहेको छ, किन सानो सानो बोल्नु भएको हो कि आवाज नै सानो हो, थाहा पाउन सकिनँ मैले है। ल ठिक छ, अनि कुन भाका सुन्न मन लाग्यो आज यहाँलाई? मिरमिरेको घाम कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ अहिले भने छुटौँ है, नमस्कार। मेरो घाम पुरानो भाग भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाई मालुक भाकाको व्यवसाय सुन्दै हुनुहुन्छ र हामी रोजाई मालुक भाकाको व्यवसायको लगभग लगभग अन्त अन्तमा आइसकेका छौँ। अन्तिममा एकजना साथीसँग कुराकानी गर्छौँ, उहाँको रोजाइमा रहेको भाका चाहिँ तपाईँको लागि राख्छौँ। हेलो, ओहो साथी हुनुहुन्थ्यो, ठिकै छ। अन्तमा राजको रोजाइमा नै भाका बज्ने भयो आज रोजाई मालुक भाकाको व्यवसायमा। यति बेला राजको रोजाइमा रहेको यो भाका तपाईँहरूको लागि छोड्दै रोजाई मालुक भाकाको व्यवसायबाट छुटिनुपर्छ। यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्नु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र फोन गर्नुभयो यति जेलसम्म तपाईँहरूले तपाईँलाई धन्यवाद छ। प्रयास गर्नुहुने तपाईँलाई धन्यवाद छ। र यति जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै रुचाइ मालुक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। देखेपछि सानोलाई जोड रूपै मेरो मन हुन्छ हालुका। आँखामा फन्नु पनि जेहरिने तिम्रै रूप बन्छ नि खोलीमा जानु। देखेपछि सानोलाई जोड रूपै मेरो मन हुन्छ हालुका। देखेपछि सानोलाई जोड रूपै मेरो मन हुन्छ हालुका। रेडियो अर्पण सुन्नु हजुर।